86.6 मेगाहर्ज आवाज हमी सभी को गीत गजल कविता हाइकू कथा लघु कथा र श्रष्टा परिचय को संगम कार्यक्रम साहित्य सृजना कवितामा पैसा छैन तर पैसामा पनि त कविता छैन। नमस्कार तथा साहित्यको अभिवादन। कार्यक्रम साहित्य सिर्जना रेडियो मलमला 88.6 मेगाहर्जमा हरेक शनिबार 8:30 देखि 9 बजीमा आउने गर्छ। अनि कार्यक्रम साहित्य सिर्जनाको साथमा प्राविधिक नरेश चौधरी अनि म हुँ सुरज थापा मगर। कार्यक्रम साहित्य सिर्जना रेडियो मर्मला 88.6 मेगाहर्जमा लुम्बिनी अञ्चल आसपास सँगसँगै विश्वभरि इन्टरनेट अनलाइनमा www.radiomarmala.org लगन गरेर पनि सुनेर साथ दिनुभएको छ। साथ दिनुहुनेछ 9 बजीसम्म कार्यक्रम साहित्य सिर्जना आधा घन्टासम्म तपाईँले सुनेर साथ दिनुहुनेछ, किनभने अलिकति कार्यक्रम 10 देखि 11 पनि भएको नाताले 11 भयो होला, होइन? यहाँले बुझ्नुहुनेछ कुरालाई। कार्यक्रम साहित्य सिर्जनामा हामीले विशुद्ध रूपमा गीत गजल कविता लोककथा हाइकु मुक्तक अनि पुस्तक परिचय यहाँलाई दिने गरेका छौँ र विभिन्न साहित्यभित्रका विभिन्न विधाहरूलाई एउटै कार्यक्रममा उठान गर्ने कार्यक्रम साहित्य सिर्जना हो। साहित्य सिर्जनालाई विशुद्ध रूपमा साहित्यिक कार्यक्रम भनेर भन्ने गरेका छौँ। कार्यक्रमको सुरुवातमा मैले रोबर्ट ग्रेप्सको भनाइलाई उठान गरी कवितामा पैसा छैन तर पैसामा पनि त कविता छैन, यो यथार्थ भनाइ सँगसँगै आजको कार्यक्रमको सुरुवात भइसकेको छ। यहाँले कार्यक्रम प्रत्यक्ष रूपमा 88.6 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनमा www.renewmalmala.org लगन गरेर सुनेर साथ दिनुभएको छ, यो अपेक्षा त छ। तर भर्खर यहाँले प्रत्यक्ष रूपमा हामीलाई सुन्नु भएको छैन भने यस कार्यक्रमलाई कार्यक्रम साहित्य सिर्जनालाई डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। राम स्वयं श्रेष्ठजीको chisapani.nepal.blogspot.com र मोहन बिहानीजीको mohanbihani.blogspot.com पनि यहाँले कुनै पनि ठाउँमा कुनै पनि समयमा रहेर डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। यो जानकारीपछि आजको श्रृङ्खलाको पहिलो सिर्जना उठान गर्दैछु, पहिलो सिर्जना लिँदैछु। पहिलो सिर्जना रहेको छ गजल स्रष्टा हुनुहुन्छ शान्ति पाखरिन। बढौँ है नारी अगाडि हामी पाइला चालेर, बढौँ है नारी बढौँ है नारी अगाडि हामी पाइला चालेर, अन्याय माझ विरोध नारा आवाज थालेर, अन्याय माझ विरोध आवाज विरोध नारा आवाज थालेर। महिला अझै कमजोर सोच्ने हरेक व्यक्तिको, महिला अझै कमजोर सोच्ने हरेक व्यक्तिको, आँखामा पट्टी लागेका तिनै निकाली फालेर, आँखामा पट्टी लागेका तिनै निकाली फालेर। नबस्नु नारी चुपचाप अझै अन्याय सहेर, नबस्नु नारी चुपचाप अझै अन्याय सहेर, लाचार जस्तै नहुनु तिमी आफैलाई गालेर, लाचार जस्तै नहुनु तिमी आफैलाई गालेर। पछाडि हुन्छ खुट्टा यी तान्ने अगाडि बारेर, पछाडि हुन्छ खुट्टा यी तान्ने अगाडि बारेर, बढ्नु छ अझै मिलेर सबै पर्खाल ढालेर, बढ्नु छ आज मिलेर सबै पर्खाल ढालेर। कुरीति अनि अशान्ति हुँदा संसार अध्ययारो, कुरीति अनि अशान्ति हुँदा संसार अध्ययारो, जाग है नारी उठ, जाग है नारी उठ है नारी ज्योति यहाँ बालेर, जाग है नारी उठ है नारी ज्योति हो यहाँ बालेर, ज्योति हो यहाँ बालेर। सृजना थियो गजल स्रष्टा हुनुहुन्थ्यो शान्ति पाखरिन। अब लिँदैछु अर्को सृजना, सृजना रहेको छ मुक्तक, स्रष्टा हुनुहुन्छ रोहित राणा। म तिम्रो हरेक ताल र सुर बन्ने छु, म तिम्रो हरेक ताल र सुर बन्ने छु, केही वर्ष पर्ख मेरो हजुर बन्ने छु, म तिम्रो हरेक ताल र सुर बन्ने छु, केही वर्ष पर्ख तिम्रो हजुर बन्ने छु, तिमीलाई मेरो जीवन साथी चुने, म तिम्रो हरेक ताल र सुर बन्ने छु, केही वर्ष पर्ख तिम्रो हजुर बन्ने छु, तिमीलाई मेरो जीवन साथी चुने, यो सिउँदोको म सिन्दूर बन्ने छु, त्यो सिउँदोको म सिन्दूर बन्ने छु। सृजना थियो मुक्तक, स्रष्टा हुनुहुन्थ्यो रोहित राणा। अब लिँदैछु अर्को सृजना, सृजना रहेको छ कविता, स्रष्टा हुनुहुन्छ सिमु श्रेष्ठ, कविताको शीर्षक सम्पादकलाई। तिम्रो पत्रिकामा नयाँ कविता पठाएपछि मैले सोधेको थिएँ कस्तो लाग्यो मेरो कविता, तिम्रो जवाफ थियो त्यस्तो अस्पष्ट कविता हाम्रो पत्रिकाले छाप्दैन। कहिलौँ पटक मैले पनि तिम्रो कविता पुनर्लेखन गरेको हुँ, मेरो इनबक्समा अझ पनि अप्रकाशित तिम्रा कविता, अप्रकाशित तिम्रा दुःख आफ्ना बनाउँदाले धोका दिएपछि खोपिएका संवेदनाका अक्षर पुरानो कपडा जस्तो सम्झनाका लागि थन्किएका छन्। हामीले कयौँ पटक आँसु साटेका छौँ, सयौँ पटक मैले तिमीलाई सम्झाएको छु अनि तिमीले मलाई बखत बखत सम्हालेका पनि हो। यात्रा म सफलताको शिखर चढ्छ, यात्रा जब सफलताको शिखर चढ्छ, ग्राफ जब माथिल्लो अङ्कमा पुग्छ, सायद प्रेम त्यस बेला ओह्रालो लाग्छ, अस्पष्ट पनि लाग्छ, हृदयको झङ्कार प्रशंसकको भिडमा डाइहार्ड फ्यानको सम्बोधनसँग हस्ताक्षर बनेर कविताको अघिल्लो पातामा रहन्छ। सम्बन्ध पनि पुरानो फेसन जस्तो आउटडेट हुँदो हो, नयाँ स्वाद नयाँ रङ नयाँ सम्बन्ध तिमीलाई जस्तै मलाई पनि चाह हुन्छ, तर जीवन मेरो लागि ज्यामिति जस्तो नभई कोठे पद झैँ तालमेल मिलाउँदा मिलाउँदा नजानेको शब्दमा पुगेर अड्कन्छ। तिमी सफलताको यात्रामा फर्की आउन्जेलसम्म फेरि मेरो एउटा नयाँ कविता तिम्रो इनबक्स मा पर्खी बस्नेछ। तिमीले नछापे पनि हाम्रो प्रेमको कविता, शुभारम्भ नगरे पनि प्रेम, कुनै दिन अक्षरहरूको लस्कर झैँ लाग्ने, हत्या गरेको त्यही प्रेमको कविता तिमीले मलाई भने जस्तै मेरो आत्मकथामा अक्षर मात्र बनेर एउटा लामो अध्याय छापिनेछ, एउटा लामो अध्याय छापिनेछ। स्रष्टा हुनुहुन्थ्यो सिमु श्रेष्ठ, सृजना रहेको थियो कविता, कविताको शीर्षक सम्पादकलाई। अब लिँदैछु अर्को सृजना, सृजना रहेको छ लघुकथा, स्रष्टा हुनुहुन्छ माधव काभ्रेली, स्रष्टा माधव काभ्रेलीको सृजना लघुकथा, लघुकथाको शीर्षक नयाँ पाठशालाको निर्माण। जब वेश्याले सुनाई तिम्रो गुरुलाई सम्झेकी छु भनिदिनु, शिष्यले वेश्याको हैसियत बुझ्यो र गुरुआमाको स्थान दियो। भोलिपल्ट फेरि वेश्याले पुगेको शिष्य ढोका बाटै फर्किएर गुरु भक्ति देखायो। वेश्याको खबर सुनाउन हो या आफ्नो गुरु भक्तिको भेद खोल्न शिष्य गुरुलाई भेट्न आतुर थियो। आफ्नो आदर्श गुरुको आश्रममा पुगेर शिष्यले सोध्यो, गुरु बेनामीलाई चिन्नुहुन्छ? बिनाधक र बिना लज्जा गुरुले जवाफ दिए, चिन्दिन। शिष्यले न गुरुआमाको सन्देश सुनाउन सक्यो न आफ्नो गुरु भक्तिको कहानी सुनायो। गुरुको चलाखीपूर्ण जवाफबाट शिष्य सन्तुष्ट हुन पनि सकेन। गुरु कति बेला बेमानी वेश्या कहाँ जान्छन् भनेर असन्तुष्ट शिष्यले पिछा गर्न थाल्यो। शिष्यले चियो गरिरहेका बेला वेश्यालयबाट विदा हुनै लागेका गुरुलाई वेश्याले सुनाई, तिम्रो शिष्यलाई सम्झेको छु भनिदिनु। त्यसपछि शिष्यले झुठो बोल्ने गुरुलाई छाडेर उही सम्झिरहने वेश्यालाई गुरु बनायो। सनातन पाठशाला छाडेर नयाँ पाठशालाको रूपमा नियमित वेश्याले जान थाल्यो। सृजना थियो लघुकथा, लघुकथाको शीर्षक थियो नयाँ पाठशालाको निर्माण, स्रष्टा हुनुहुन्थ्यो माधव काभ्रेली। माधव काभ्रेली स्रष्टा माधव काभ्रेलीको सिर्जना लोककथा लोककथाको शीर्षक नयाँ पाठशालाको निर्माणपछि यति बेला यहाँले सुनिरहनु भएको छ कार्यक्रम साहित्य सिर्जना रेडियो मलमला 88.6 मेगाहर्ज सँगसँगै यहाँले इन्टरनेट अनलाइनमा www.radiomalmala.org लगइन गरेर पनि सुनेर साथ दिनुभएको छ संसारभरि र सुन्न सक्नुहुनेछ कुनै पनि बेलामा डाउनलोड गरेर यहाँले सुन्न सक्नुहुनेछ कार्यक्रम साहित्य सिर्जनालाई रामशरण श्रेष्ठजीको चिसापानी नेपाल .blogspot.com पनि मोहन बिहानीजीको mohanbihani.blogspot.com पनि कुनै पनि ठाउँमा रहेर कुनै पनि बेला डाउनलोड गरेर यहाँले सुन्न सक्नुहुन्छ कार्यक्रम साहित्य सिर्जनालाई प्रत्यक्ष रूपमा सुन्न पाउनु भएन भने यो जानकारीपछि अब लिँदैछु अर्को सिर्जना रहेको छ मुक्तक श्रेष्ठ हुनुहुन्छ रामशरण श्रेष्ठ र श्रेष्ठ रामशरण श्रेष्ठको यो मुक्तक मान्छेको चोला आज हो कि भोलि मान्छेको चोला आज हो कि भोलि हाँस्दै बाँच्नु होला आज हो कि भोलि मान्छेको चोला आज हो कि भोलि हाँस्दै बाँच्नु होला आज हो कि भोलि सकेसम्म जम्मै काम सक्नुपर्छ मान्छेको चोला आज हो कि भोलि हाँस्दै बाँच्नु होला आज हो कि भोलि सकेसम्म जम्मै काम सक्नुपर्छ फर्किँदैन खोला आज हो कि भोलि फर्किँदैन खोला आज हो कि भोलि सृजना थियो मुक्तक श्रेष्ठ हुनुहुन्थ्यो रामशरण श्रेष्ठ अब लिँदैछु अर्को सृजना रहेको छ कविता श्रेष्ठ हुनुहुन्छ सुनिता साई निलिमा माला श्रेष्ठ सुनिता साई निलिमा मालाको सृजना कविताको शीर्षक स्मृतिमा इतिहास बिहानीमा उदाएको सूर्य जब बेलुकीमा ढल्न खोज्छ तब गोधुलीमा कल्पिएर विरक्तन्छन् मन उज्जवल लोचिन रश्मि चिल्लिएर कालो रातसँग मिसाई हृदय विदारक तन छत्प दिँदै निरदीमा सुताउँछु भोलिपल्ट मिरमिरेमा तारा झरिसकेपछि धरतीमा झरेको बिहानीसँगै घामले धरतीमा पाइला टेक्छ जसरी त्यसरी नै अघि बढ्ने गर्छन् मेरा पनि यिनै दिनचर्याहरू भान्सामा चिया पकाउँदै गर्दा थिरैमा पाइला चाल्दै काखकी नानी आइपुग्छे र मेरो काखमा कुल्चिएर जिस्कन थाल्छे बाबा बाबा अन्जानमै उसले बाबाको अर्थ मसँग मागिरहन्छे लाज लाग्छ उसका अबोध आँखाहरू मलाई बाबा खै भनेर पिरोलिरहेका छन् अबोध छोरीका प्रश्नसूचक भावले हृदय चिरिन्छ अनि आँसु बग्न थाल्छ भावनाले मन दुखाउँछ र पनि वर्तमानले बोल्झाएको अतीतको घाउमा आशातीत भविष्यको पट्टि लगाउँदै मनलाई डर बनाउँछु र छोरीको भविष्य सोची एक होरो टोलाइरहन्छु पल पल सम्झिरहन्छु त्यही दिन जुन दिन मेरो सिउँदोको सिन्दुरमा पूर्ण विराम लागेको थियो श्रष्टा हुनुहुन्थ्यो सुनिता साई निलिमा माला र अनि सिर्जना रहेको थियो कविताको शीर्षक स्मृतिमा इतिहास अब लिँदैछु अर्को सिर्जना रहेको छ गजल श्रष्टा हुनुहुन्छ बद्री प्रसाद नेउपानी श्रष्टा बद्री प्रसाद नेउपानीको सिर्जना गजल हरियाली वन पाखा पाउनै झाडिया चेल हरियाली वन पाखा पाउनै झाडिया चेल लेख बेसीका लोक भाका गाउन छाडिया चेल लेख बेसीका लोक भाका गाउनै छाडिया चेल लाली गुराँस गोदावरी धकमक्क फुल्ने लाली गुराँस गोदावरी धकमक्क फुल्ने ती लेखमा चोखो माया लाउनै छाडिया चेल ती लेखमा चोखो माया लाउनै छाडिया चेल कता गए दाफे मुनाल खोजिरहेछु आज कता गए दाफे मुनाल खोजिरहेछु आज सगरमाथा शिरमाथि धाउने छाडियाचेल सगरमाथा शिरमाथि धाउने छाडियाचेल प्रकृतिको मनमोहक ठाउँमाथि बसे प्रकृतिको मनमोहक ठाउँमाथि बसे रोधी अचेल चौतारीमा रमाउने छाडियाचेल रोधी अनि चौतारीमा रमाउने छाडियाचेल साउदी अरब खाडी मुलुक कमाउन जान्छन् साउदी अनि खाडी मुलुक कमाउन जान्छन् छन् आफ्नै गाउँको हलो कुटो समाउनै छाडे अचेल, आफ्नै गाउँको हलो कुटो समाउनै छाडे अचेल, आफ्नै गाउँको हलो कुटो समाउनै समाउनै छाडे अचेल। सिर्जना रहेको थियो गजल, स्रष्टा हुनुहुन्थ्यो बद्री प्रसाद न्यौपाने, र स्रष्टा बद्री प्रसाद न्यौपानेको सिर्जना गजल पछि अब लिँदैछु अर्को सिर्जना। अर्को सिर्जना रहेको छ कविता, स्रष्टा हुनुहुन्छ ठाकुर बेलवासी, सिर्जना कविता, कविताको शीर्षक अर्ध चन्द्रमा जस्तो बालक। भारी बिसाएपछि यो बालकको ढाड सिधा हुन्छ, बालकको ढाडमाथि आँसिरहेको भारीलाई साउती गरेर मैले सोधेँ। भारीले क्रोधित हुँदै जवाफ दियो, यो त तिम्रो देशको सरकारलाई सोध जसले पालिरहेको छ बेरोजगार, शिक्षा मन्त्रालय र मन्त्री। विशाल आकाशमा अनन्त उज्यालो बोकेर उकालो चढिरहेको अर्ध चन्द्रमा जस्तो ढाडको भारीले कुप्रिएको बालकलाई सोधेँ, बाबु भारी बिसाएपछि तिमीलाई भोक लाग्छ? बालकले मधुर स्वरमा भन्यो, भोक तिर्खा सबै सिंहदरबारमा सरेका छन्। मसँग न भोक छ न तिर्खा, मात्र दुःख चुलिएको छ। भारीले पुरिएर मान्छे होइन भारी हिँडे जस्तो उकालोमा, आफै उकालो बनेर बालकले पीडाका पात्रहरू पल्ताउँदै भन्यो, चिन्दै थिएँ अक्षर कक्षा एकमा, कापी किन्न सकेनन् बाउले, छोडिदिए स्कुल जान, आमाको छाया पन्छाएर कुतिरहन्थे गिट्टी, भाइ पाउँदा बगरमा आमा मरिन् र बिर्सिदिए मायाको सुगन्ध, बाउको औँला समाएर ढाकर जाँदै थिएँ, 100 नोटका न्युमा मारिदिए बाउलाई डाँकाहरूले र बिर्सिदिए डर र आतंक अनि सुरक्षा पनि। मेरा सम्पूर्ण हाँसोहरू कैद गरेर हाँसिरहेको सिंहदरबार यसै गरी बन्दुकको भारी बोकेर जानेछु अनि भन्नेछु, प्रधानमन्त्रीज्यू मलाई जीवनभन्दा मृत्यु सजिलो छ, पड्काउनुहोस् बन्दुक अनि उद्धार गर्नुहोस् तपाईँका नाबालक नागरिकको, सुरक्षित बाँचिरहन् तपाईँ सिंहदरबारको यो चिहानघारीमा, अङ्कल यो देशको सरकारभन्दा मृत्यु धेरै उदार छ, अङ्कल यो देशको सरकारभन्दा मृत्यु धेरै उदार छ, म आज पनि सम्झिरहेको छु त्यही बालकलाई, साहुको भारी बोकेर उसै गरी उकालो चढिरहेको होला कि बन्दुक भारी बोकेर सिंहदरबार प्रवेश गर्दै होला। सृजना थियो कविता, कविताको शीर्षक अर्ध चन्द्रमा जस्तो बालक, स्रष्टा हुनुहुन्थ्यो ठाकुर बेलवासे। र यहाँलाई जानकारी गराउन चाहेँ, यहाँहरूको पनि सृजना यस कार्यक्रम मार्फत प्रकाशित भइदियोस्, यस कार्यक्रम मार्फत बातचित भइदियोस् भन्ने लाग्छ भने यहाँहरूले पठाउन सक्नुहुन्छ हाम्रो लागि सिर्जना। कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम साहित्य सिर्जना, रेडियो मनमला 88.6 मेगाहर्ज, परवाहक रूपन्देही, परवाहक मुर्गिया, रूपन्देहीमा यहाँले पत्र पठाउन सक्नुहुन्छ भने यहाँले इमेल पनि गर्न सक्नुहुन्छ, radiomalmala@gmail.com पनि इमेल गरेर पठाउन सक्नुहुन्छ। हामीलाई धेरैभन्दा धेरै इमेलहरू प्राप्त भइरहेका छन्, धेरैभन्दा धेरै सिर्जनाहरू प्राप्त भइरहेका छन्, र यो भन्न पनि चाहेको छु कि मैले धेरै व्यस्तताका बावजुद पनि कार्यक्रमलाई अगाडि बढाइरहेको छु, त्यसैले पनि धेरैभन्दा धेरै स्रष्टाहरूको सिर्जनालाई उठान गर्न सकिरहेको छैन, यो पनि यहाँहरूले बुझ्नु भएको छ। त्यसैले पनि साहित्य सिर्जनामा धेरै सिर्जनाहरू यसरी आइरहेका छन्, यहाँहरूको माया प्रेम सद्भाव अझै ले गर्दाखेरि कार्यक्रमलाई अगाडि बढाउन अलिकति सहज सँगसँगै केही कठिनाइहरू पनि रहिरहेका छन्, अझै सहज रहनेछ यो अपेक्षा हामीले गरिरहेका छौँ। कार्यक्रम साहित्य सिर्जनामा यहाँले पठाउन सक्नुहुन्छ, मैले अघि नै भनिसकेँ धेरै कुराहरू रहनेछन्, र कार्यक्रम साहित्य सिर्जना कस्तो लागिरहेको छ प्रतिक्रिया सल्लाह सुझाव पनि पठाउन सक्नुहुनेछ। यो जानकारीपछि हामी कार्यक्रमको अन्तिमतिर छौँ, त्यसैले पनि आजको श्रृङ्खलामा पनि मैले दुईवटा पुस्तक प्राप्त भएका छन् हामीलाई, र यो पनि जानकारी गराउन चाहेँ, यहाँले नयाँ पुस्तक कविता गीत गजल मुक्त उपन्यास कुनै पनि पुस्तक प्रकाशन गर्नुभएको छ, र यस कार्यक्रम मार्फत पुस्तक परिचयमा यहाँको पुस्तक परिचयमा यहाँको पुस्तक समावेश त भइदियोस् भन्ने लाग्छ भने यहाँले पठाउन सक्नुहुन्छ। ठेगाना त तिनै हुन्, कार्यक्रम साहित्य सिर्जना, रेडियो मलमला 88.6 MHz, पर्वाएको मुर्गियामा यहाँले पठाउन सक्नुहुन्छ पत्र मार्फत, र यहाँले आफै पनि आएर यस पर्व एक मुर्गियाको रेडियो मलमला 88.6 MHz कार्यालयमा आएर पनि आफै प्रत्यक्ष रूपमा भेटेर पनि दिन सक्नुहुनेछ आफ्नो पुस्तक, कुनै पनि पुस्तक यहाँले प्रकाशन गर्नुभएको छ भने। आजको कार्यक्रमको अन्तिममा पुस्तक परिचय, दुईवटा पुस्तक प्राप्त भएका छन् मलाई कार्यक्रमको लागि, दुईवटा पुस्तक प्राप्त भएका छन्। पहिलो पुस्तक प्राप्त भएको छ कविता सङ्ग्रह कामेनी, कविता सङ्ग्रह कामेनी, लेखक हुनुहुन्छ जय शङ्कर प्रसाद र अनुवादक हुनुहुन्छ धुन्डीराज भण्डारी। यसलाई प्रकाशन गरेको छ साहित्य एकाडेमीले। यसको मूल्य रहेको छ भारु 100 होइन, भारु 100 रुपियाँ रहेको छ भने नेपाली 160 रुपियाँ पर्नेछ यो कविता सङ्ग्रह कामेनीलाई। नेपाली र हिन्दी भाषामा धेरै समानता भए पनि अनुवादकले अनुवाद गर्दाखेरि होइन यसलाई हिन्दीलाई नेपालीमा अनुवाद गर्दाखेरि कहिलेकाहीँ उपयुक्त शब्दहरू पाइँदैनन्, ठेट शब्दहरूलाई अनुवाद गर्दा धेरै अप्ठ्यारोहरू सामना गर्नुपरेको थियो र गर्नुपर्दो रहेछ भनेर अनुवादक धुन्डीराज भण्डारीले भन्नुभएको छ। र यो पुस्तक प्राप्त भएको छ कविता सङ्ग्रह कामेनी, यो हिन्दीमा लेखिएको हो, जयशङ्कर प्रसादले लेख्नुभएको हिन्दीमा लेखिएको कविता सङ्ग्रह, यसलाई नेपालीमा अनुवाद गरिएको छ अनुवादक धुन्डीराज भण्डारी। यसको नेपाली मूल्य रहेको छ 160 रुपियाँ। र अर्को पुस्तक प्राप्त भएको छ, अर्को पुस्तक रहेको छ दि गोर्खाज डटर होइन, यो अङ्ग्रेजी कथा सङ्ग्रह हो, अङ्ग्रेजी कथा सङ्ग्रह। यसका लेखक हुनुहुन्छ नेपाली लेखक हुनुहुन्छ प्रज्वल प्राजुली, नेपाली लेखकले अङ्ग्रेजी कथा सङ्ग्रह लेख्नु भएको छ दि गोर्खाज डटर, लेखक स्रष्टा प्रज्वल प्राजुली। यसलाई प्रकाशन गरेको छ पेङ्गुइन बुक्स भारतले होइन। यसको मूल्य रहेको छ नेपाली 800 रुपियाँ पर्छ यसलाई, दि गोर्खाज डटर यो कथा सङ्ग्रह हो, अङ्ग्रेजी कथा सङ्ग्रह, तर लेखक नेपाली हुनुहुन्छ प्रज्वल प्राजुली। यो पुस्तक परिचय सँगसँगै हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ। यतिन्जेलसम्म 88.6 MHz यहाँले लुम्बिनी अञ्चल आसपास सँगसँगै भारतका केही ठाउँहरूमा सुनेर साथ दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। अनि इन्टरनेट अनलाइनमा रेडियो मलमला www.radiomalmala.org लगन गरेर सुनेर साथ दिनुभयो, यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। यहाँहरूको रचना, यहाँहरूको पुस्तक प्रकाशन गर्नुभएको छ, यहाँले रचना सिर्जना गर्नुभएको छ भने पठाउन सक्नुहुन्छ पत्र मार्फत, र मेल पनि गर्न सक्नुहुन्छ radiomalmala@gmail.com। यो जानकारी सँगसँगै हामी कार्यक्रमको अन्तमा छौँ। कार्यक्रमको अन्तिममा यहाँहरूलाई धेरै धेरै धन्यवाद सुनेर साथ दिनुभयो, अनि धन्यवाद प्राविधिक नरेश चौधरीलाई दिँदै आजको श्रृङ्खला भाज यो थापा मगर पनि बिदा हुन्छ। हवस् त, नमस्ते, शुभ साता, साहित्यिक अभिवादन। रेडियो मनमला 88.6 MHz आवाज हामी सबैको।